www.attableek.com, The Reviver of Iman. نحمده ونصلي على رسول الكريم. نبی اکرم صلی اللہ علیہ وسلم نصیحت فرماتے ہیں، اما بعد، یا بنیا اقبل وصیتی واحفظ مقالتی فإنك إن حفظتها تعيش سعيدا وتموت حميدا. یہ حضور صلی اللہ علیہ وسلم، یہ صاحبزادہ موسیٰ کاظم کو حضرت جعفر صادق نے نصیحت کی. کریم صلی اللہ علیہ وسلم، حضرت جعفر صادق نام سنائی ہوا سب نے، حضور صلی اللہ علیہ وسلم کے بہت نبوت کے وہ خاص لوگوں میں سے ہیں جعفر صادق. صاحبزادہ موسیٰ کاظم کو حضرت جعفر صادق کی نصیحت، بہت اچھی نصیحت ہے جو ہم سب لوگوں کے لیے گوشے ہوشے سننے کی ضرورت ہے. کل مجھے ان کو دیا اپنے داماد کو، سب پڑھا انہوں نے، سب لکھا ہوا ہے. بچہ ہم سب لوگوں کو اپنے دل کو بدلنے کی ضرورت ہے، دماغ کو صحیح، دل دماغ ٹھیک ہو جائے سب ٹھیک، اللہ ہمارے دلوں کو بھی ٹھیک نہیں کر لیں، ہمارے دماغوں کو بھی ٹھیک کر لیں. ظاہر ہے کہ حضرت جعفر صادق صاحبزادہ موسیٰ کاظم کو نام آتا ہے، شیعوں میں تو بہت زیادہ اس کا نام ان کا آتا ہے، لیکن ان کی نصیحتیں سنیے. حضرت حشیم فرماتے ہیں کہ حضرت جعفر صادق کے بعد شاگرد ہوں، اور رفقا نے مجھے بتایا وہ ایک مرتبہ حضرت جعفر صادق سے ملنے گئے، آپ کے سامنے آپ کے صاحبزادے حضرت موسیٰ کاظم بیٹھے ہوئے تھے، ملنے گئے لڑکے بیٹھے ہوئے ہیں، اور آپ اپنے صاحبزادے کو نصیحت فرما رہے ہیں. یہ نہیں کہ دوسروں کو نصیحت، اپنے سے آپ ہی نہیں، بس آپ کا کیا ہے، وامر اہلک بالصلاۃ واصطبر علیہا، بس واصبر نفس کا کیا ہے، نفس کا الصلاۃ واصبر علیہا، وامر اہلک بالصلاۃ واصطبر علیہا. اپنے لڑکے کو کیجیے، آپ بھی ڈٹے رہیے ان پر نصیحت، اپنے بیٹے کو بھی نصیحت کیجیے. اس کا سلسلہ ذرا سا ختم ہو رہا ہے، خواص کیا باہر تو ہے اندر نہیں ہے. جا رہے تھے خواجہ صاحب انہیں ولیمہ میں جا رہے تھے ہم لوگ، تو اس میں امیر جماعت جو تھے مولانا کمال صاحب، انہوں نے کہا، اور نادر علی خان بھی تھے علی گڑھ میں بیٹھے، تب میرٹھ گئے ہم لوگ، دیکھیے میرٹھ کے آدمی میرٹھ کا دیکھیے بھی آ گئے، ہم لوگ میرٹھ جا رہے تھے خواجہ صاحب کے ولیمہ میں. میں تھا امیر مارا کمال الدین صاحب بھی تھے، اور بھی دو خاص درخواست آدمی تھے، تو ہم ملاقات تھی نادر علی خان سے، وہ امریکہ سے آئے ہوئے تھے، وہاں ہم لوگ بیٹھے. تو درمیان نے کمال صاحب نے کہا مولانا اندر بھی کام ہونا چاہیے، انہوں نے کہا کہ عورتوں میں بھی کام ہونا چاہیے. میں نے کہا ٹھیک ہے، آئے دیکھ لیا گھر میں، میں سے کہا نہیں آپ مجلس ضرور کیا کیجیے. اس زمانے سے الحمدللہ وہ مجلس ہو رہی ہے، جمعرات کو ہوتی ہے، بہت عورتیں آتی تھیں پہلے، اب میں چونکہ یہاں آ گیا تو محبوب ساتھ نہ آتی ہوں زیادہ، لیکن ہے سلسلہ جاری. وہ ایسا سلسلہ ہوا، امام محمد احمد صاحب وغیرہ بھی بیٹھتے تھے، جو آتا تھا ویسا تھا. جماعت کے بہت آدمی بڑے تھے، مولانا لڑکے ہیں محمد حسن، وہ بھی بہت زبردست تقریر کیا انہوں نے. بہرحال تو یہ سلسلہ ہے، اپنے میں بھی نصیحت کا سلسلہ رہنا چاہیے. اللہ تعالیٰ ہم سب لوگوں کو اپنے اہل کی اصلاح کی بھی توفیق، اہل اہل و عیال تو پہلے ہمارے ساتھ، یا جو الذین آمنوا قو انفسکم اہلکم نارا، اے لوگو اپنے اہل کو، قو انفسکم و اہلکم نارا، اپنے اہل کو بھی آگ سے بچاؤ. معلوم ہوا کہ اہل کو بھی نصیحت کرتے رہنا چاہیے، اولا تو اپنے ہی سے کرنا چاہیے، اپنے کو کرنا چاہیے. سب سے پہلے نصیحت تو اپنے، نصیحت کا مستحق اپنا نفس ہے، اس کے بعد اہل و عیال ہے. وانذر عشیرتک الاقربین، قرآن کہہ رہا ہے وانذر عشیرتک الاقربین، اپنے قریبی لوگوں کو ڈرائیے. ہے نہیں قرآن؟ پھر حضور صلی اللہ علیہ وسلم نے بلایا، اے فاطمہ فلا فلا، ہے بہت مشہور ہوا گیا، اپنے کو آگ سے بچاؤ، میں کچھ کام نہیں آؤں گا. نبی صلی اللہ علیہ وسلم فرما رہے ہیں، تمام لوگوں کو خطاب کیا اپنے چچا کو، ان کو، بیٹی، اے فاطمہ اپنے کو آگ سے بچاؤ، میں نہیں بچا سکتا. اس دن نصب کام نہیں آئے گا، تمہارا عمل کام آئے گا، نصب کام نہیں آئے گا، عمل کام آئے گا. ہر آدمی اپنے نجات کا ذمہ دار ہے، وہ عمل سے ہوگا. نبی اکرم صلی اللہ علیہ وسلم کی سفارش اصل نہیں ہے، اصل اپنا عمل ہے. اللہ تعالیٰ ہم سب لوگوں کو خود اپنی اصلاح کی فکر پیدا فرمائے، اور اپنے بال بچوں کی کوشش ہوگی. سوال ہوگا، یا ایھا الذین آمنوا قوا انفسکم واہلکم نارا، اے انسان، یا الذین آمنوا، اے ایمان والو، اپنے نفسوں کو بھی بچاؤ آگ سے، اپنے اہل و عیال کو بھی. اللہ ہم سب کو اس کی توفیق محمد فرمائے. اب سناتا ہوں، دیر ہو جائے گی. شعر ہے کیا، خیر، حضرت فرماتے ہیں، فلاں صاحب فرماتے ہیں کہ حضرت جعفر صادق کے بعض شاگردوں اور رفقا نے مجھے بتایا کہ وہ ایک مرتبہ حضرت جعفر صادق سے ملنے گئے آپ کے سامنے. آپ کے صاحبزادے حضرت موسیٰ کاظم بیٹھے ہوئے تھے، ان کو بہت ملتے ہیں، جماعت جو ہمارے خلاف ہے بہت مانتے ہیں، لوگوں کو نصیحت سنیے. اور آپ اپنے صاحبزادے کو یہ نصیحت فرماتے تھے، یا بنیا، اے میرے لڑکے، اقبل وصیتی وافل مقالتی فن گئی حفیظ تعیش و سعید و تموت و ملن، اے میرے بیٹے، میری وصیت کو قبول کرو اور میرے مقالے کو، میری بات کو محفوظ رکھو. اس وجہ سے اگر تم نے اس کو محفوظ رکھا تو سعید بن کر کے زندگی گزارو گے، احمد بن کر کے مرو گے، دنیا میں سعادت حاصل ہوگی، مرنے کے بعد تمہاری حمد کی جائے گی، تعریف کی جائے گی. یہ نصیحت کبھی بڑی نصیحت اللہ تعالی. یا بنیا، من رضی بما قسم له استغنا ومن مد عينه الى ما فيه بھی غیر ماتا وکیل، اے میرے لڑکے، جو تقسیم کیا گیا اس سے راضی ہو جاؤ، جو قسمت میں تمہارے ہیں اس سے راضی، کیونکہ راضی نہ رہنے سے کوئی بنے گا نہیں، راضی رہنے سے اللہ راضی ہو جائے گا. من استغفر ذلت نفسی استاد ذلت غیری، عمر استغفر ذلت غیری ذلت نفسی، کہتے دوسری بات، جو شخص صغیر سمجھے گا اپنے نفس کی ذلت کو، تو کبھی سمجھے گا دوسروں کی ذلت کو، اپنی جو کوئی ہوئی لغزش اور اس کو کچھ نہیں سمجھتا، اب دوسروں کی لغزش کو زیادہ سمجھے گا کہ وہ فلاں آدمی مبتلا، خود مبتلا ہو گیا. مطلب اپنی اصلاح کی جب فکر نہیں ہوئی تو دوسرے کی اصلاح کی بڑی فکر ہو جاتی ہے. اپنی جیسا اسے ترجمہ ہی سناتا ہوں، مثلا ترجمہ یہ بہت عمدہ ترجمہ ہے، لیکن ترجمہ اس وقت کرنا مناسب نہیں مانتا. اب نصح کا ترجمہ ملاحظہ فرمائیے، یعنی اے میرے پیارے بیٹے، میری وصیت و نصیحت یاد کر اور اس پر عمل کر، اس سے تیری زندگی بھی سعادت مند اور قابل رشک ہوگی اور موت بھی قابل ست تعریف ہوگی. ترجمہ ٹھیک ہو جائے، اب کیا کرایا ترجمہ ہے تو اب میں کیوں کروں. یعنی اے میرے پیارے بیٹے، میری نصیحت اور نصیحت یاد کر اور اس پر عمل کر، اس سے تیری زندگی بھی سعادت مند اور قابل رشک ہوگی اور موت بھی قابل تعریف ہوگی. ہاں کہتا ہے بادشاہ آدمی، کہتا ہے ہر آدمی کہتا ہے کہ اچھا آدمی ختم ہو، اچھا آدمی تھا، ادھر کہہ دیتا اچھے آدمی کو. اے میرے پیارے بیٹے، جو شخص اللہ کی تقسیم پر راضی ہو جائے وہ غنائے قلبی کے ذریعے غیر اللہ سے مستغنی ہو جائے گا، جس کو جو ملا ہے اس پر راضی ہو گیا. جب راضی ہے تو پھر غیر اللہ کے کیوں جائے گا؟ لیکن اتنے بڑے آدمی نصیحت کر رہے ہیں اپنے بیٹے کو، کہیں مجمع میں نہیں بیٹے کو نصیحت کر رہے ہیں، تنہائی میں نصیحت کر رہے ہیں. اے میرے پیارے بیٹے، جو شخص اللہ تعالیٰ کی تقسیم رزق پر راضی ہو جائے وہ غنائے قلبی کے ذریعے غیر اللہ سے مستغنی ہو جائے گا، اور جو غیر کے مال پر طمع یا حسد کے طور پر نگاہ رکھے گا وہ فقیر و مسکین ہو کے مرتا ہے دوسروں کے چکر میں، خود ہی کرتا ہے. پر یہ ہو گیا پہلی نصیحت کے لیے ہمیں. اور جو غیر کے مال پر طمع یا حسد کے طور پر نگاہ رکھے گا وہ فقیر و مسکین ہی مرتا ہے، اور جو شخص اللہ تعالیٰ کے دیے ہوئے رزق پر راضی نہ ہو وہ اللہ جلالہ پر برے اور غلط فیصلے کرنے کی تہمت لگاتا ہے. فخر و فاقہ ہے اور راضی نہیں ہے تو کیا اس کے دل میں خیالات آئیں گے؟ اللہ تعالیٰ ہی پہ خیال آئیں گے. اس سے اپنے قلب کو بچاؤ، اگر تنگی توشی آئے تو صبر کرو، سمجھو کہ اللہ کا فیصلہ یہی ہے. جب اس سے راضی رہو گے اللہ تعالیٰ خوشحالی بھی عطا فرما دیں گے. ہوتا ہے بہت سے لوگ تنگ دست ہوتے ہیں، خوشحالی بھی آ جاتی ہے. دوسرا، جو شخص اپنے گناہ کو کم سمجھے اور غیر کے گناہ کو بڑا سمجھتا ہے، یہ بدبختی کی علامت ہے. اپنا کبیرے میں مبتلا ہے نہیں دوسرے کے صغیرے پر لان تان کرتا ہے. اس نے چھوٹا گناہ کیا، اب بڑے گناہ میں اس کی پرواہ نہیں، چھوٹے کی پرواہ. جو شخص اپنے گناہ کو کم سمجھے اور غیر کے گناہ کو بڑا سمجھتا ہے تو یہ بدبختی کی بات ہے. اور جو غیر کے گناہ کو کم سمجھے اور اپنی لغزش اپنے گناہ کو بڑا سمجھتا ہے تو یہ نیک بختی کی علامت ہے. اسے بڑے بڑے اللہ کو اپنے چھوٹے صغیرہ پر بھی نکیر کرتا ہے اپنے اوپر. تیسری، جو شخص دوسرے کو عیوب کو ظاہر کرے تو اس پاداش میں کسی وقت اس کے اہل خانہ کے چھپے ہوئے عیوب ظاہر ہو جائیں گے. ہر وقت دوسروں کو عیوب کو بیان کرتا ہے تو اللہ تعالیٰ اس کے عیوب کو کھول دیتے ہیں. لکھا حدیث میں آیا ہے کہ اگر کوئی شخص 70 پردے کے اندر کوئی نیک کام کرتا ہے تو اللہ تعالیٰ اس کو ایک نئی بھی ظاہر فرما دیتے ہیں. ہمارے امام محمد صاحب بہت کہتے تھے کہ بعض بزرگان ایسے ہیں جو روزہ رکھتے تھے ہمیشہ، لیکن ان کی بیوی کو تک بھی پتا نہیں چلا کہ وہ روزہ رکھتے ہیں. لیکن اللہ تعالیٰ نے ظاہر کریے تب تو ہم لوگ کو معلوم ہو گیا. یہ مولانا کہتے تھے، امام محمد صاحب، انہوں نے چھپایا پورا، بیوی تک کو اطلاع نہیں کیا. یہاں تک لکھا ہوا وہ صاحب اللہ تعالیٰ کہ بعض بزرگان دین ایسے ہیں رات بھر روئے، بیوی وہیں تک ہی سوئی ہوئی ہے، اس کو پتہ پتا نہیں چلا کہ ہم اللہ کے خوف سے رو رہے ہیں. لکھا روایت ہو رہا ہے، اخفا پوشیدہ رکھنا، اللہ جانتا ہے، اللہ کے جاننے کو کافی سمجھا. بیوی جانے، بیٹا جانے، یہ نہ جانے، اپنا معاملہ تو اللہ سے درست کرنا ہے. اللہ ہم سب کو توفیق دے. دوسروں کی پردہ دری سے اپنے آپ کو بچاؤ. ताकि तुम्हारी पर्दापोशी अल्लाह के हाथ से होती रहे, दूसरों के आए बुराई न। अफीलू जमीन हयात असरात हैं, अबू दाऊद में रवायत। जो ये वजाहत लोग हैं उनके ऐब से पर्दापोशी करो, नजरअंदाज करो उसको। अफीलू जमीन हयात असरात असरामा लगदिश, तो दूसरों की लगदिशें हैं, एक एक लेकर के न उबारो, न कहो न लिखो। इसी नसीहत हमें बच्चों का रहा। जो शख्स शर व फसाद की तलवार नियाम से बाहर निकालता है, यानी फसाद बर्पा करने के लिए तलवार निकालता है, वो खुद उस तलवार से खतरा हो जाता है। चाह कंदरा चाह दरपेश, जो कुआं खोदता है उसमें खुद गिर के मर जाता है। नहीं समझते दूसरों के लिए कितनी साजिश होती है, उसके नुकसान उससे ज्यादा उसको नुकसान पहुंच जाता है। जो शायद दूसरों की हलाकत के लिए गड़ा खोदेगा तो वो खुद उसमें गिर के मर जाए, तबाह हो जाएगा। इसीलिए चाह कंदरा चाह दरपेश का मकूला मशहूर है, मैंने पहली बार पढ़ लिया। जो कुआं खोदता है उसके सामने कुआं खुद उसमें मर जाता है, यानी कुआं खोदने वाला खुद उस कुएं में गिरकर हलाक हो जाता है। जो बेवकूफों और बेदीनों के साथ रहता है वह हकीर व जलील हो जाता है। तब उसमें तैयार आवारा लोग, और जो उलमा और यह किस तौर में रहता है वो मुअज्जज़ और मोहतरम समझा जाता है। लिहाजा नेक लोगों की सोहबत इख्तियार करो। जो शख्स बुरी और नापसंदीदा जगहों में जाता है वो मुत्तहम होता है, यानी लोग उसे भी बुरा समझते हैं। लिहाजा बुरी सोहबत से बचते रहो बेटा। अरे प्यारे बेटे, लोगों को उयूब की तोहमत न लगाओ। ये कितनी बात। अरे प्यारे बेटे, लोगों को उयूब की तोहमत न लगाओ, वरना तुम भी मुकाबले में तुझ पर तोहमत लगाएंगे, तुम पर भी तोहमत लगाएंगे। वरना वो भी मुकाबले में तुझे तोहमत लगाएंगे। बेफायदा उमूर में आए बेटे न घुसना, वरना जलील हो जाओगे। मामूली चीज पर घुसे उसी में लगे हुए, मामूली कोई मकसद नहीं है, दीनी दुनियावी। हजरत उमर ने कहा, मैं सबालर होना तुमको पसंद नहीं करता। सबालर का रबी मुश्किल लफ्ज है, लेकिन है हजरत उमर का घर बहुत सुनाते थे, बहुत सुनाते। मैं तुमको सवालर होना गवारा नहीं करता। सवालर माने न दीन का न दुनिया का, उसका तजमा यही है। सवालर माने दीन का काम न दुनिया का, मुझी बेकार है, उधर करा है कोई काम नहीं। बेफायदा उमूर में न घुसा करो, वरना जलील हो जाओगे। हदीस क्या है, मैं हुसन इस्लाम में मारे तर्क मारा है। आदमी के हुसन इस्लाम से ये बात है कि लायानी बातों को तर्क करना इस्लाम के हुसन खूबी फरमाते हैं। फरमाया लायानी बातों को तर्क करना इस्लाम के हुसन खूबी की बात है। मैं हुसन इस्लाम में मारे तर्क मारा यानी तो बड़े आदमी अपने बेटे को नसीहत कर रहा, ये नहीं कि तुम बैठे नबूवत के जो चाहो करो। आदमी शरीन के बाप हो, इनके बाप का वो रो रहे थे। मैं कभी मैंने सुनाया था पूरा अब तक नहीं मिला मुझको। हजरत की खास ब्याज दूसरी ब्याज ने हजरत के नकल है, हमारा मिला तो नाफिस है, वो नहीं नकल किया। रो रहे थे, जारो कतार रो रहे थे, बेहोश हो गए खाने काबा में। अहदाद अगर आप हम गरीबों की मदद नहीं करेंगे, आप हम गरीबों की तरफ न देखेंगे तो कौन देखेगा? कब बेहोश हो गए? हजरत जरूर आदमी कितने बड़े आदमी मौलाना, बहुत बड़े आदमी, जरूर आदमी का तो खास मकाम है इबादत में। जो वजू करते थे चेहरा दर्द हो जाता था, फरमाया कि आपका चेहरा क्यों दर्द हो जाता है वजू करते हुए? क्या नहीं जानते हम किसके सामने जा रहे हैं, किसके सामने खड़े होने जा रहे हैं नमाज के लिए? मुश्किल नमाज अलवजू इनकता ने खल दर्द याद कर लिए, अलवजू अल इनकता ने खल असलात इतसार बिलहक, वकू वजू मखलूक से अलग हो जाने का नाम है और नमाज खुदा से जुड़ जाने का नाम है। अरबी इबारत है अल वजू अल इनकता अनिल अनिल खल्क वल इतसारो व सलातो अल इतसारो बिलहक, खल्क और हक दोनों को जोड़, दोनों का जोड़ यहां भी आते हैं। तरीका हासिल यह है कि शफकत अल खल्क हो और मोहब्बत अल्लाह हो, रुजू अल हक, वहां खल्क है तो यहां हक है, अल्लाह से जुड़ना और मखलूक पर शफकत करना ये तसव्वुफ की बुनियाद है। हुकूकुल्लाह को अदा करना और हुकूक इबाद को अदा करना ये तसव्वुफ की बुनियाद इसी पर है। ये नहीं कि आप बोलिए बने रहिए, बीवी गिर गई पड़ गई कुछ परवाह नहीं, नहीं उसका भी है। अगर माथान में सुन्नत पड़े थे जोहर की, किसी ने कहा कि बाजी सीढ़ी से गिर गई, माथानवी के पास बाजी से हजरत थानवी सुन्नत तोड़ के चले गए। हमारे हजरत फरमाते थे कि अगर कोई दूसरा पीर होता तो मुरीदीन के सामने कभी नमाज न तोड़ता, क्योंकि उसको खास, लेकिन हजरत ने यह समझा वो मेरी बीवी है, कोई उसका वहां मशहूर तो नहीं और लड़कियों के भी नहीं थे, वो मेरी खिदमत की मोहताज है लेकिन अल्लाह मेरी ताअत का मोहताज नहीं है। तो यह सुन क्या उनका कभी रहा, हम नहीं जाते हैं कहा टूटा पर क्या हालत है, हमको फौरन डॉक्टर के ले जाना है। ये भी हजरत फरमाती, दूसरा पीर होता है तकब्बुर की वजह से कभी तोड़ता नहीं नमाज, ये लोग क्या कहेंगे, पीर मुरीद क्या कहेंगे, हजरत को कोई परवाह नहीं, कोई परवाह नहीं। ये शरह हजमा शाह से नजर किया समझा उन्होंने, आए तमाम मुरीदीन मौजूद थे उसमें तोड़ के चले गए, दूसरा पीर जो निराकार होता कभी नहीं तोड़ता, लेकिन उन्होंने समझा कि हम इनको देखें, इनके एतकाद को देखें कि अपनी बीवी की खिदमत को देखें। यह तरीक, ये तरीक समझने वाले ही कर सकते हैं। लिखा हजरत जुनैद ने कि मोमिन दिल में 70 मदरसा नहीं समझ अदलता बदलता रहता है, जहां वो काम देखता है अहम उसको इख्तियार करता है, गैर अहम को छोड़ देता है। इशराक तक है, मरमर कोई गिरा हुआ है यहां तो अब इशराक पढ़ेंगे कि उसके यहां जाएंगे, फौरन छोड़ देगा मोमिन की, नहीं इशराक तो सुन्नत है और वो उसकी मदद करना वाजिब है, फर्ज। कुआं भी गिर रहा है, आदमी टकरा गया है, हाथ पैर टूटा हुआ है, यही हमेशा जब आते हैं तो ऐसा आते हैं कि बिल्कुल उसमें भी इफराद, नहीं आते तो कुछ नहीं। दीन को समझना, उसके एतदाल को समझना, उम्मत वसतन, ये उम्मत जो वसत है दरमियानी है, हुकूकुल्लाह को भी अदा करती है, हुकूकुल इबाद को भी अदा करती है, जहां जैसा मौका हुआ वैसे करती है। हमें उम्मत वसतन, पूरी उम्मत औसत है, कोई चीज लाजिम नहीं है, सिर्फ फर्ज के मनाए लाजिम नहीं, कुछ कयाम भी लाजिम नहीं है, फर्ज है कयाम ने, लेकिन मुझको फर्ज नहीं है बैठ के पढ़ता, फर्ज है लेकिन उधर है कोई वजह है वो छोड़ सकता, छोड़ता है। अल्लाह ताला दीन को समझे, वसतन कोई चीज नहीं हो, ऐसी चीज नहीं होनी चाहिए जो हद से तजावज कर जाए। एक चीज वाजिब नहीं, आप वाजिब कहते हैं, कैसे कहते हैं? साहब ने कहा कि वाजिब फर्ज कहना ये अल्लाह का काम है, ये तशरीह है। जिस तरह तशरीह नबी की जिम्मेदारी है, तदरीज भी नबी कर सकता है दर्जात को कायम करना। इशा की नमाज सुन्नती रहेगी, नबी ने कह दिया सुन्नत सुन्नती रहेगी, इसको फर्ज का दर्जा आप नहीं दे सकते, आपके इख्तियार नहीं है। अब नबी को भी इख्तियार नहीं, क्योंकि अब तो खत्म हो गया सब, जो करके कर गए वही जाना है। सुन्नत फर्ज उसका एक दर्जा है। ईद के दिन न सुन्नत पढ़ो, इशा न पढ़ो, वही करना है। आप कह नहीं आज जरूर पढ़ूंगा, इस नमाज पढ़ने पर आपको गुनाह होगा, होगा कि नहीं? शरीयत को समझना आसान नहीं है, बहुत एक मिराज बनता है शरीयत का, मिराज बनता है। अल्लाह ताला हम सब लोगों को अपनी शरीयत को समझने की तौफीक दे। हम दरबार में आदमी रो रहे थे, अश्वाई गए शायर, देखा कि हमारे साहबजादे ही मौजूद हैं, ये तड़प रहे हैं, ए अल्लाह तू नहीं बख्शेगा हमको तो कौन बख्शेगा, हम पूरी उम्मीद लगा के आए हैं कि बख्श दीजिएगा। ऐसा रोए मैं उम्मीद ही नहीं पूछा, नहीं सुनाता सब लोग रोए। हजरत ये वाकई सुनाते थे, हजरत यूनुस अलैहि सलाम का भी सुनाते थे, कभी मैं सुनाता था यूनुस अलैहि सलाम पूरी मजबूत अजीब गरीब, ए अल्लाह मैं आप हमारी गुनाहों को माफ नहीं करेंगे तो और कौन करेगा, हम आपसे उम्मीद लगाए हुए हैं। और कह के रोते थे, बेहोश हो गए, दोनों से कौन बचाएगा हमको। इसमें कहा कि आप साहबजादे हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इतनी बेकारी क्यों, कहा हटो हमारे हमारे रब के दरमियान में हायल न हो, हट जा तुम, हमारे हमारे रब के दरमियान हायल न हो। कहा आप समझिए तो आप किस खानदान के हैं, कहा खानदान वो है कि अल्लाह फरमाता अल्लाह अंसाब बैन हूं, इनमें कोई नसब का कोई एतबार नहीं होगा, अमल ले आओ नजर नहीं ना आया, चुप हो गए तब इसमें अल्लाह ताला ने महाराज अल्लाह ताला अपने फजल करम से सही तौर से दीन समझोगे तब तो अमल करोगे, मैंने इधर को उधर करते रहोगे। रिफ के भी मौके हैं और उन्फ के सख्ती के भी मौके हैं, कहां सख्ती की जाए कहां नरमी की जाए, इसके मौके हैं। अन नुबाशर हो हम कैसे करें, बेमन नुबाशर हो मता नुबाशर, साबे का साफ मुतदी दिख रहे हैं, तो हमको दावत में तबीर में हमको देखना होगा कि हम किस तरीके से इसको पेश करें। मैं गया था दफे पुरानों का जोर था कानपुर में, मेरा सईद अहमद का नाम सुना होगा आपने, बहुत बड़े आदमी, हाँ, बहुत उनका तकलीफ किया, उनको बिल्कुल क्या बताऊ रखा, बहुत तकलीफ थी। मैं गया एक दफे मरकज में तो कई किसी को दूध पिलाए, एक एक प्यारी कहा इसमें वो शहद डाल रहा है, वो शहद डाल, अच्छा फिर बैठे बैठे फिर प्यारी बात मना ये पी लिया है, ये इसमें ये शहद हमने मिलाया है, तीन चार प्यारी मुझको पिलाया दो, इतना खुश हुए। वही कहा उन्होंने दिल में सोचो हमको इस वक्त क्या करना है। वह एक जगह नाच हो रहा था, एक साहब गए बंदर का नाच नचा रहा था, साहब गए उसको डांटा नालायक, ये सब काम कर रहे थे खाए कहा था, बड़े नहीं माना, गए एक दूसरे सर को भेजा, इजा तुम देखो नाच कर रहा है, समझाओ उसको। गए नाच देखा और कहा भैया ये क्या कर रहे हो, ये हराम है, दूसरी तरीके से रोजी, इतना रुपया लो अब कारोबार शुरू कर दो, ठीक हो गया वो, ये खुद मौलाना ने बयान किया। फरमाया कि पुरानों का जोर था और मुझको तो नया में जोर नहीं था, सीख पाते वहां पुरानों में मेरा शुमार था, मौलाना ने बैठाया क्या पुराने होने, देखो पहाड़ जितना पुराना हो रहा है वो तो ही नफा बख्श हो रहा है, किसी की जो साथ निकल रही नहीं, समुंदर जितना पुराना हो रहा है उतनी उसका नफा जाहिर हो रहा है। समुंदर पहले नहीं था, पिटोरो कहा समुंदर लोग कह रहे नाम भी हम लोग नहीं सुनते थे। खुदाई जितनी हो रही है, कहीं सोना निकल रहा है, तांबा निकल रहा है, कहीं खुदाई पूरी खुदाई हो रही है, कहा सोना पहाड़ जितना पुराना हो रहा है उतनी नफा बख्श हो रहा है, और समुंदर जितना पुराना हो रहा है वैसी नफा बख्श हो रहा है। अरे तब तुम जितने पुराने होते हैं तुमको नफा बख्श होना चाहिए, तब काम कायम होगा। ये भी कहा उन्होंने कि आकर के अपना रिजर्वेशन वगैरह इन लोगों से न करा कीजिए, आपकी जिम्मेदारी है, आप हाकिम बन के यहां नहीं आए हैं, आप खुद जाइए। अब जैसे ताल्लुकात लेकिन कहा उन्होंने बहुत, मैं गया था उठ गया मदीना मुनव्वरा में, उसी के बाद खत्म भी हो गया वो। इतना लकड़ी का वो था जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम लकड़ी का बर्तन उसी में पिलाया हमको, कंकड़ियों बैठाया हमको, हमने उसको तख्त शाही समझा, कंकड़ी नबी सल्लल्लाहु अलैहि वसल्लम कंकड़ियों में बैठ गए, लकड़ी के बर्तन में पानी पीते थे। क्या क्या कहा, अल्लाह का शुक्र है हमारा सही लड़का है, उनका सही नाम लिए लिए फिरते थे, जहां जाते थे उसको लेके जाते थे सही। अल्लाह ताला इन बुजुर्गों को जिंदा रखे, फातिर की हो गई लेकिन और भी तो बहुत से हैं, अल्लाह सबको जिंदा रखे, सही तौर से काम करने की हम सबको तौफीक बनाए। भाई हमारे अंदर भी कोई कमी हर वक्त आप लोग रहते हैं, हमको बता दीजिए, कोई हमको नागवारी नहीं होगी। हम चाहते हैं कि हमारी भी इस्लाह हो जाए, ताकि अल्लाह ताला के हम भी सुरखुरू हों। दसवीं नसीहत है, ऐ प्यारे बेटे हक बात कहा करो, खाओ वह दुनियावी लिहाज से तेरे लिए मुफीद है गैर मुफीद, जो हक बातों का इस बात के जरिए अपने हम उम्रों में तेरी शान बुलंद हो जाएगी। ये नहीं कि नागवारी होगी, आर्जी तौर से होगी, मैं ये मत करो समझा दो, ये मुफीद नहीं है, कहीं उम्र ये भी कहीं उम्र बात मिल जाओ, इस बात के जरिए अपने हम उम्रों में तेरी शान बुलंद हो जाएगी हक बात कहोगे। गाने में अरे मेरे प्यारे बेटे कुरान करीम की तिलावत कसरत ही क्या करो, क्योंकि ये बहुत ही बाबरकत काम है, सारे अल्फाज इशात इस्लाम की कोशिश किया करो, दावत तबलीग इसकी कोशिश किया करो अपनी सलाहियत के मुताबिक, क्योंकि ये हर मुसलमान का फर्ज है, जितनी सलाहियत है उतना तबलीग करना है। लोगों से मैं कहता रहता हूं जितना हमारी जिम्मेदारी हमको करना है, खुदा करे इसमें हम अल्लाह भी कबूल कर ले, ये हमारा तेरहवीं बात अमर बिन मारूफ, अमर बिन मारूफ और नहीं मुनकर किया कर, यही लोगों को नेक काम करने और बुरे काम के छोड़ने की तबलीग किया कर, क्योंकि ये बहुत जरूरी है। अपने ही तक को नहीं करता आदमी, दूसरे का मामूर आ रहे कभी शराब बस तभी लगे, अपने बच्चों को नमाज का हुक्म करो, कितने लोग करते हैं हमेशा वामूर अहर कभी शराब बस तभी लगे, अपने बच्चों को नमाज का हुक्म करो। हमारे एक दामाद हैं लखनऊ वाले माशाल्लाह, वह खूब काम कर रहे हैं, पानी डाल देते हैं, भी जा रहे हैं, देखा होगा आपने, पाबंद ताजुद के भी पाबंद है, अल्लाह का शुक्र सभी हैं, नेक हैं, अल्लाह का शुक्र है, सबको नेक ही समझ के किया हमने शादी, और सब दर्जे के लोग हैं सब ठीक है, इसको तीनों आदमी امر بالمعروف نہی منکر کیا کر, یعنی لوگوں کو نیک کام کرنے اور برے کام چھوڑنے کی تبلیغ کیا کر, کیونکہ تبلیغ بہت ضروری ہے. اور رشتے دار اور جو رشتے دار جھگڑا کر کے یا کسی وجہ سے رشتہ توڑ دے تو تو محبت و احسان سے رشتے کو جوڑنے کی کوشش کیا کر. نہیں کیوں گیا تھا میں, ہم کو کیا پرواہ ہے, آپ کو پرواہ ہونی چاہیے. میں بیٹھا ہوا تھا, ہمارا گورکھپور ہمارا وہاں عبد اللہ تھا بلیا بھی, تو وہ خاص تھے ہمارے, انہیں کمرے میں بیٹھتے رہتے ہی تھے, مسجد نہیں تھے, وہ تو نماز وہیں پڑھ اسی کمرے میں پڑھتے تھے نماز, اتنا ہو جاتی تھی, وہ تو اب بنی ہے نہیں, اسی میں کھانا پینا رہنا. تو میں بیٹھا ہوا تھا تو ایک جماعت والے خوشبو آئے, کہا دس ہم جا رہے ہیں, کہا جاؤ لیکن نصیحت ہی سن لو, نماز روزے کی پابندی کرنا, کیونکہ اب تم کو لوگ دیکھیں گے کہ وہاں سیکھ کے کیا آیا ہے مولانا کا زمرہ. اور دوسری بات یہ کہا کہ اپنے عائزہ سے نیک معاملہ کرنا, صحیح سل من, مجھے خود اسی سے تجھے یاد ہے, سل من قطع کا, ان لوگوں سے رشتہ جوڑو جو وہ کاٹ رہے ہیں رشتہ, کیا ہم لوگ ضروری نہیں ہو رہا, اپنے اوپر بھی غور کرنا چاہیے, ہم تو رشتہ توڑ تو نہیں رہے تکبر کی وجہ سے اپنے بڑائی کی بنا پر. سل من قطع کا تھا تو اسے نصیحت, نماز کی نصیحت کیا اور یہ کہ رشتہ کی رعایت کرنا. سل من قطع کا کہا اگر کسی نے تمہارے ساتھ تعلق پیدا کیا, تم نے تعلق احسان کیا, تم نے بھی احسان کر لیا, تم کو تو ایسا رہنا ہے, کوئی احسان نہ کرے تم بھی احسان کرو, یہ ہے سب, یہ سیکھ کے جاؤ جماعت سے. اللہ تعالیٰ ہم کو جزائے خیر دے, بہت آمین آئے تھے جماعت. جو رشتے دار جھگڑ کر یا کسی اور سے تجھ سے رشتہ توڑ دے تو تو محبت احسان سے رشتے کو جوڑنے کی کوشش کر کیا کر, اور جو عزیز اور دو قطع تعلق کر کے تجھ سے بات کرنا چھوڑ دے تو پہل کر کے اس کو منانے کی کوشش کر. یہ بھی ہے عمل کرا کہ نہیں کہیں نمازی ہے, اے نماز بھی درست نہیں, یہ سب چیز پر آتے ہی نہیں ذہن میں کہ ہم کو بھی جھکنا چاہیے, بڑوں کو بھی جھکنا چاہیے. حضرت حاجی صاحب میں اور مولانا رحمت اللہ صاحب جو سولتیا کے بانی ہیں, آپس میں تھوڑا سا جھگڑا ہو گیا, مطلب کچھ اختلاف ہو گیا, وہ مدرسے خرچ کرتے تھے, وہ سولتیا مدرسہ انہوں نے قائم ہی کیا اور بھی مدرسے قائم کیے چاہیے تھے. حضرت حاجی صاحب نے کہا دادا مولی رحمت اللہ نام تھا, یہ بھول جاتا تمہاری چلے سب مسجد تو مدرسے بنوا دو. حاج صاحب نے کہا دیا آپس میں تو تم ہے ہوئے جھگڑا ہو گیا, جھگڑا مطلب وہ مطلب یہ کہ ماں رحمت اللہ صاحب حاجی صاحب میں ہو گیا اختلاف, مزاج کے اختلاف تھا, ان کا مدرسے والا مزاج تھا, حضرت حاج صاحب کا مسجد والا مزاج تھا, دونوں میں ہو گیا, دونوں ساتھی ایک دم سے. لیکن پھر اس کے بعد مولانا رحمت اللہ صاحب گئے تین دن کے اندر, کہا حاجی معاف کر دو بھائی, حاجی معاف کر دو, کہا تم تو جیت گئے, تم کہتے تھے مدرسہ ضروری ہے, اب میں کہتا ہوں مسجد ضروری, مدرسہ ضروری ہونے کے بنا پر تم کو علم تھا کہ جب دو آدمی میں اختلاف ہو تو جو پہل کرتا ہے اس کو بہت سواب ملتا ہے, تم کو یہ معلوم تھا, تو آ کے ہم سے معافی مانگے, ہم تو ہار گئے, جھگڑا ختم. یہ بھی کر دیا ہے مولی رحمت اللہ, تم تو جیت گئے, تم عالم تھے, تم مدرسے کا یہی کام, یہ چیزیں سیکھنا ہے مدرسہ, تم مدرسے والے تھے, تم کو توفیق ہوئی کہ ہمارے معافی مانگا, ہم تم جاہد تھے اس بات پر نہیں مانگا. حاجی امداد اللہ بہت تھائی صاحب کیسے مخالف ہوتے, تمام ان کے جتنے اکابر تھے ہندوستان کے سب تم سے رجوع ہو گئے تھے, جب کوئی اسرائیلی عالم بھی نہیں تھے, دیوبند تھا ہی نہیں, وہاں محمد حسین صاحب الہ آبادی, وہاں رشید احمد صاحب گنگوہی, ماں حکیم محمد تھانوی، مرا محمد قاسم صاحب نانوتوی، مرا یا وسا صدر مزید دارالعلوم دیوبند، یہ پانچ آدمی کم ہیں تو وہ ہندوستان کی چوٹی کے علماء تھے، عظم رجوع ہو گیا ذرائع صاحب جو اصطلاحی عالم ملے تھے. میں حدیث سل من قطع کا وہ خود انہوں نے لکھا غالباً یا شاید میں نے لکھا، جو سر تجھ سے کچھ مانگے تو حسب استطاعت اسے کچھ دے دیا کرو. مانگنے کے بعد حق ہو جاتا ہے، سوال سے اس کی ادائیگی واجب ہو جاتی ہے، کچھ دے دو کچھ ہی دے دو. چوری یعنی ایک شخص کی بات دوسرے شخص تک شرارت کی نیت سے پہنچانے کی بری خسرت ہے، نہ کریے لوگ. چوری مثلا نمیمہ اس کو کہتے ہیں عربی میں، نقل الکلام الی غیر عذاب وجہ افساد، یہ ہے تقریب قاموس میں یہ لکھا ہوا. ایک آدمی بات پہنچانے دوسرے کو فساد پیدا کرنے کے لیے، یہ ہے چوری. اسی کو عربی میں کہتے ہیں نمیمہ کرتے ہیں، جو کرنے والا ہے اس کو نمام کہا جاتا ہے. لہذا اسے بچا کر، کیونکہ چوری سے دلوں میں افتراق اور بغض پیدا ہوتا ہے جو ناجائز. تم جوڑنے کے لیے آئے ہو، توڑنے کے لیے نہیں آیا، جوڑ کے لیے تم آئے ہو. تو برائے وسر قدر آمدی نہ برائے فسر قدر آمدی، جس سے معلوم قسمت آ جانتے ہیں. ایک پتھر تھا، پتھر سے دکھا بہت داسا ہو گیا. موسیٰ علیہ السلام جب کلام کرنے جاتے تھے تو ایک بڑھیا میری، بڑھیا ہی کہی ہے، بڑھیا میری منہ کر رہی تھی، اے اللہ ہم یہ ہیں یہ ہیں، آپ نہیں بخشیں گے، اسی لیے باتیں کر رہی تھی. تو اس کو ڈال دیا، آپ نہیں کر رہے، وہ اس انداز سے شکایتی انداز سے کر رہی تھی. اللہ تعالیٰ فرمایا، تم سے کسی نے کچھ کہا؟ کہا ہاں، وہ کہہ رہی تھی ایسی بات کر رہی تھی آپ کے خلاف. کہا تم نے ڈال دیا اس کو، کیوں ڈانٹا؟ تو برائے وسر کر در آمدی نہ برائے فسر کر در آمدی، وہ میری خاص بندی ہے، مقام ناز میں ہے، وہ ناز میں مجھ سے وہ کہہ رہی تھی، آپ نے اس کو ڈال دیا. تو برائے وسر کر در آمدی نہ برائے فسر کر در آمدی، آپ وسر کرنے کے لیے بھیجے گئے پیغمبر بنا کے، ہم سے جدا کرنے کے لیے نہیں، آپ جوڑیے ہم سے، جوڑ کا کام کیجیے، ایسی چیز نہ کیجیے جسے توڑ پیدا ہو. حکیم اللہ سے تعلق پیدا کرانے کے لیے تمام مشائخ ہو، علماء، جو بھی کام ہو رہا ہے، درحقیقت کیا ہے؟ جوڑنا ہے رب تعالیٰ سے، اور جس چیز سے رب تعالیٰ سے دوری ہو وہ کیا کام ہے؟ کوئی تو اڑتا کام ہو گیا ہے نا. ارے بھائی آپ یہ تائید کرا دیتے ہیں، تائید ٹھیک ہے نا. اللہ سے تو برائے وصل کر، وصل کے لیے تم آئے ہو، فصل کے لیے نہیں آئے ہو. موسیٰ علیہ السلام کو اللہ نے بتا دیا. ستر آگے، لوگوں کو عیوب کے در پہ نہ ہوا کر، کیونکہ یہ کام اپنے آپ کو زبانوں کا نشانہ بنانے کے متعلق ہے، یعنی لوگ تمہارے عیوب کا چرچا کریں گے. ٹھیک ہے، تم دوسرے کو عیوب کو بیان کرو گے، تمہارے عیوب دوسرے لوگ بیان کریں گے. 18 اے پیارے بیٹے، جب کسی سے کچھ مانگنا ہو تو معدن جود یعنی شریف النفسل انسان سے مانگ، کیونکہ جود و سخاوت کے اپنے معدن یعنی مرکز ہوتے ہیں، اور معدن کے اصول ہوتے ہیں، اور اصول کے اور فروع، اور فروع سے پھل ہوتے ہیں، اور پھل کا شیری ہونا اصل کا مرہون منت ہوتا ہے، اور اصل کا ثابت و محکم ہونا پاکیزہ معدن یعنی پاکیزہ نصب موقوف ہے. کہتے ہیں اگر مانگنا ہو تو ایسے کمی نہیں عزیز سے مانگو، وہ تم کو ذلیل کر دے گا. اب سوال ذل حدیث ہے، سوال ذلت ہے، لیکن یہ ہے کہ بس یہ بھی ایک لکھا ہے، یہ بھی حدیث ہے، بس عزیز صالحین. اگر سوال ہی کرنا ہے تو صالحین سوال کرو، کیونکہ اگر دینا ہوگا تو دے دے گا کہیں بھی نہیں گی، اور نہ دینا ہوگا تو اچھی طرح ادھر کرے گا، ڈانٹے گا نہیں. لکھا ہوا ہے سب حدیث، ہاں بس حدیث. امام احمد بن حنبل کے بعد بھی لگی جاتی تھی مانگنے والوں کی. اے میرے پیارے بیٹے، اگر کسی سے ملاقات کرنی ہو تو علماء کی زیارت و ملاقات کرو، استاد فجار کی کرو گے تو وہی چیز تمہارے ذہن میں آئے گی، اور فاجروں کی صحبت سے بچ، کیونکہ فاجر لوگ اس چٹان کی طرح ہیں جس سے ذرہ برابر پانی نکلنے کی توقع نہیں ہو، کچھ فائدہ وائدہ نہیں ہوگا ایسے دنیا داروں سے، خوفزدہ بھی ہے. اور یہ خشک درخت کی طرح ہے جس کے پتے کبھی سرسبز نہیں ہوتے، ایسے لوگ تم کو دیں گے کچھ نہیں، صالحین سے سوال کرو، سمجھ بوجھ کے سوال کرو. اور اس زمین کی طرح ہے جس پر کبھی گھاس نہیں ہوتی. علی ابن جعفر فرماتے ہیں کہ میرے والد موسیٰ ابن جعفر موت تک نصیحت پر کار بن رہے. یہ کیا علی ہے؟ علی ابن موسیٰ، دیکھ کیا علی ابن موسیٰ ابن جعفر فرماتے ہیں کہ میرے والد موسیٰ ابن جعفر موت تک نصیحت پر، یہ ان کے پوتے ہی کر رہے ہیں کہ ہمارے باپ جو ہے نصیحت پر کار بن رہے ہیں. ہم لوگ بھی ہونا چاہیے کہ نہیں؟ وہ تو اپنے باپ کی نصیحت کو مان لیا، اب بھی تیراکوں کو اپنے باپ کی نصیحتوں کو ماننا چاہیے. ابھی نہیں ہر کبھی یہی لکھے ٹانگ لو کہ یہ پر ہم کو عمل کرنا ہے. فرماتے ہیں برادران اسلام، یہ مصنف بھی رہے ہیں، برادران اکرام، یہ 19 نصیحتیں ہیں جو کہ نہایت اہم ہیں، جن پر عمل کرنے سے دنیا و آخرت کی مسرتیں اور خوشیاں نصیب ہو سکتی ہیں. مگر افسوس کہ آج کل ان ذرعی باتوں میں سے صرف چند باتوں پر عمل کرنے والے لوگ بھی نادر و نایاب. ان نصیحتوں پر تو ہم ہے، یہ وہ نصیحت یہ کہ دوزخ سے نجات دلانے والے ہیں. جہنم پر مسرر 19 فرشتے ہیں، ہر نصیحت پر عمل کرو 19 فرشتوں کے لیے کافی ہے، تم کو جہنم میں لے نہیں جا سکتے. یہ 19 ہیں لیکن سب کے لیے یہ نصیحتیں کافی ہے، عمل کرو گے تم کو ہاتھ ہی نہیں لگاویں گے، کہیں گے جلدی تم یہاں کہاں رہ جاؤ، جنت میں جاؤ جلدی سے بھاگو یہاں سے. آپ نے 19 سے مرتب کیا مدرسے کے، 19 بسم اللہ الرحمن الرحیم 19 حرف ہے. حضرت نے فرمایا کہ یہ شاہ عبدالعزیز صاحب نے لکھا ہے جو ہم لوگ کو پڑھا رہے تھے، حضرت ایک دم چہرہ سر ہو گیا. فرمایا کہ دیکھو بسم اللہ الرحمن الرحیم میں 19 حرف ہیں، ہر حرف دو رکھ کے ایک فرشتے کے لیے کافی ہے. اب یہ 19 نصیحتیں بھی ہیں، آپ کہہ رہے میں نے بھی لکھا ہے، مجھے یاد نہیں لکھا ہوگا، مزاج ایسے ہی ہے. ابھی تھوڑا سا اقتدا اپنے بزرگوں کی اقتدا، اللہ تعالیٰ ہم سب کو. اب آگے سناؤں گا، کل تبلیغی جماعت کے ایک آدمی جنہوں نے نسائے لکھی ہیں وہ بھی سناؤں گا کل ان شاء اللہ. دعا کرو، بہت دیر ہو رہی ہے. اللہ صلی اللہ علیہ وسلم، اللہ صلی اللہ بعد اللہ، اللہ تعالیٰ ہم سب لوگوں کو ان نصیحتوں کو قبول کرنے اور عمل کرنے کی توفیق محمد فرمائے، تاکہ ہم سب لوگوں کو صلاح کے ساتھ ساتھ فلاح بھی ملے، عافیت ملے، اللہ کی رضا و خوشبو دی، نبی اکرم صلی اللہ علیہ وسلم کی خوشبو دی ہم سب کو حاصل ہو. ربنا تقبل منا انک انت السمیع العلیم، برحمتک یا ارحم الراحمین، بحمد سید نبی کریم صلی اللہ علیہ وسلم.